स मरण भन्दा मैले छोरा कोन कोनामा खोज्न बाँकी घामा जुनामा खोजिसके मैले पूर्व पश्चिम उत्तर दक्षिण खोजिसके मैले सानो तिमलाई देख्न मन लागेको छ मर्न भन्दा पहिले पूर्व पश्चिम उत्तर दक्षिण खोजिसके मैले सानो तिमलाई देख्न मन लागेको छ मर्न भन्दा पहिले मन लागेको छ मर्न भन्दा पहिले छैन र सानी आउन भरै भेट हुन जा भने खोजिसके मैले पूर्व पश्चिम उत्तर दक्षिण खोजिसके मैले सानो तिमलाई देख्न मन लागेको छ मर्न भन्दा पहिले पूर्व पश्चिम उत्तर दक्षिण खोजिसके मैले सानो तिमलाई देख्न मन लागेको छ मर्न भन्दा पहिले खोजी